कहिले समतल सागर भइरहे दिन्छ, कहिले छाल भई उर्ली दिन्छ, सम्हाल्नै गाह्रो बोझन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन। रोना धोना कुराहरू टाढा भाग्न थालेको छ, रोना धोना कुराहरू टाढा भाग्न थालेको छ, र त जीवन अचेल निकै मिठो लाग्न थालेको छ। रोना धोना कुराहरू टाढा भाग्न थालेको छ, र त जीवन अचेल निकै मिठो लाग्न थालेको छ। बदलिए म यति धेरै कारण तिमी नै हौ, बदलिए म यति धेरै कारण तिमी नै हौ। रोना धोना कुराहरू टाढा भाग्न थालेको छ, र त जीवन अचेल निकै मिठो लाग्न थालेको छ। बदलिए म यति धेरै कारण तिमी नै हौ, अब नयाँ जीवन बाँच्ने रहर जाग्न थालेको छ, अब नयाँ जीवन बाँच्ने रहर जाग्न थालेको छ। जिन्दगी यस्तो पनि थियो कुनै बेला, जति बेला यो संसारको सबैभन्दा दुखी मान्छे म आफूलाई ठान्थेँ। आफ्नै जिन्दगी एउटा कच्चा कुचुक पारेर कसैले बाटामा मिल्काइदिएको डिब्बा जस्तो लाग्थ्यो। कति बटुवाहरूले लातैले हानेर गए पनि कसैले वास्तै नगर्ने महत्त्वहीन कुनै चिज जस्तो लाग्थ्यो जिन्दगी। तिनै बखत यो संसारको सबै अँध्याराहरू मेरै लागि सृजिएका त होइनन् भन्ने लाग्थ्यो मलाई। जब जिन्दगीको रस हराउँछ नि, अनि जिन्दगी पनि साना नानी बाबुहरूले मजाले चुसेर फ्याँकेको आँपको कोया जस्तो मात्रै लाग्दो रहेछ, बेअर्थको बेमतलबको, ती दिनहरूमा मलाई लाग्थ्यो मेरो जिन्दगीको सूर्य धेरै अघि सधैँका लागि अस्ताइसकेको छ, त्यो फेरि सुनौलो बिहान लिएर उदाउने छैन कहिल्यै, यस्तै लाग्थ्यो मलाई। तर जसरी खुसीहरू स्थायी हुँदैनन् नि, त्यसै गरी दुःखहरू, पीरहरू, पीडाहरू, चोटहरू केही पनि स्थायी हुँदैन रहेछन्। सधैँ उसै गरी मन दुखाएर बसिरहँदैन रहेछन् तिनीहरू। भर्खरै प्रेममा बिछोडको सामना गरेको मान्छे सोच्दो हो म खत्तम भएँ, मेरो जिन्दगीको उज्यालो नै सकियो, अब म बाँच्नुको अर्थ नै छैन अब भनेर। तर यो प्रेमको घाउ त यस्तो हो जुन बिस्तारै सामान्य बन्दै जाँदो रहेछ। म मान्छु कि त्यो पुरै निको हुन भने नसक्ला, तर समयको मलमले बिस्तारै सजिलो भने बनाउँदो रहेछ जिन्दगी। ठिक यस्तै त महसुस गरायो मलाई पनि मेरै जिन्दगीले। जिन्दगी त एउटा दुखान्त नाटक जस्तै त रहेछ नि, तर मान्छेले जिउने उपायहरू भने खोजिरहनु पर्दो रहेछ सधैँ। यस्तै जिउने उपायको खोजीमा रहँदा तिमी झुल्किएकी हौ जिन्दगीमा। समयले यो सम्बन्धलाई यति निकटको बनाइदियो कि हामी एकअर्का बिनाको जिन्दगीको कल्पना मात्रै गर्दा पनि मन दुख्ने स्थितिको सृजना भइदियो। अब त तिम्रो र मेरो सम्बन्ध कुनै आदिवासी गीत झैँ जीवन्त छ, मलाई त्यस्तै लाग्छ। साँच्चै अचेल मलाई एकैछिन पनि तिमीबाट टाढा जान नपरोस् जस्तो मात्रै लाग्छ। मन भन्छ जति बेला नि तिम्रो वरिपरि बसिरहौँ, एकैछिन तिमी आँखाबाट ओझेल पर्दा नि छटपटी हुन्छ, कहाँ के गर्दै होला, कसो गर्दै होला भनेर के सोचिरहन्छ मन। जब भेट हुँदा कुनै कुरामा जिस्किँदै कुहिनाले हान्छौ नि तिमी मलाई, हो त्यति बेला संसारकै सबैभन्दा बढी खुसी पाउँछु म। अनि तिमीलाई जिस्काउँदै तिम्रो कपाल चलाइरहँदा बेग्लै खालको आनन्दको महसुस गर्छु। जब साथीहरू तिमी र मलाई जिस्काउँछन्, तिमी केही हाँसेको जस्तो केही नहाँसेको जस्तो गरेर मस्किन्छौ, त्यति बेला जिन्दगी के बेजोडको खुसी पाउँछु म। लाग्छ यो संसारको सबैभन्दा खुसी मान्छेमा मेरो नाम एक नम्बरमा छ जस्तै लाग्छ। सधैँभरि यसै गरी वरिपरि हुन्छु तिम्रो, अनि जिस्काउने मान्छे घरिघरि हुन्छु तिम्रो। सधैँभरि यसै गरी वरिपरि हुन्छु तिम्रो, अनि जिस्काउने मान्छे घरिघरि हुन्छु तिम्रो। हराएछु भने कतै खोजी हेर्नु आफैभित्र, सँगै हुने छाया जस्तै यसै गरी हुन्छु तिम्रो, सँगै हुने छाया जस्तै यसै गरी हुन्छु तिम्रो। जीवनको हरेक मोडमा तिमीले यसै गरी भेटिरहनु मलाई, जसरी आज भेटिएका छौँ हामी, जसरी आज एक अर्का बिना एक पल पनि बस्न नसक्ने भएका छौँ हामी, त्यसै गरी जिन्दगीका आगामी बाटाहरूमा पनि मोडहरूमा पनि यो क्रम यसरी नै अगाडि बढिरहोस्। मान्छेहरू भन्छन् जिन्दगी यात्रा हो, यो यात्रामा भेटिने र छुटिने क्रम चलि नै रहन्छ, तर भेटिँदा खुसी भएको मन छुटिँदा भने स्वतः दुःखी भइदिन्छ। त्यो दुखान्त बेग्लै खालको हुन्छ, अरू पीडासँग मिल्दोजुल्दो हुँदैन त्यो पीडा, त्यति बेला सम्हालिन पनि निकै कठिन हुन्छ भन्छन् मान्छेहरू। म कामना गर्छु हामी दुईको यो यात्रामा त्यस्तो दुबाटो कहिले नआओस् जहाँबाट हामीले बेग्ला बेग्लै बाटो पछ्याउनु परोस्। पहिलो पटक तिमीसँग भेट्दा एउटा भग्नावशेष मन्दिर जस्तै उदास थिएँ, म मौन थिएँ त्यति बेला। तिमीले नै त्यो उदासीपनलाई निकालेर कहाँ हो कहाँ मिल्काइदिएकी थियो। मलाई कहिले काहीँ लाग्थ्यो मैले आजसम्म रोएको आँसु भेला गरेर एकैचोटि खन्याउने हो भने त्यो पर्याप्त हुँदो हो एउटा सूर्यको डल्लो चिस्याउनलाई। त्यति धेरै रोएँ होला जिन्दगीमा जस्तो लाग्थ्यो, तर जब तिमी आयौ नि तब बिल्कुल अर्कै भयो जिन्दगी। जिन्दगी फेरि मिठो लाग्न थाल्यो, जिन्दगी फेरि निको लाग्न थाल्यो। यहाँका उज्यालोहरू मेरै लागि उज्यालिएका हुन् कि भन्ने सोच्न थालेँ म। अध्यामा जग्गा लिएर बाली लगाए जस्तो मन पनि अध्यामा लिएर प्रेम फलाउन मिल्ने भए म प्रेमको फसल भित्र्याएर कहिले थाक्दिनथे होला। दिन यस्तो पनि थियो जति बेला म सानो थिएँ, बुवाको काँधमा बसेर मजाले गोडा हल्लाउँथेँ। म सोच्थेँ त्यति बेला यदि म सधैँ यसरी नै बुवाको काँधमा बसेर गोडा हल्लाइरहन पाउने भए गाउँभरिको सबैभन्दा अग्लो मान्छे म नै हुन्थे भनेर। अहिले मेरो सोचाइको दायरा फरक भएको छ, ठुलो मान्छेको परिभाषा बदलिएको छ, तर मन भने उस्तै छ, सधैँ लाडे पल्टिरहन्छ। त्यति पनि होइन जीवन जसरी हामी सोचिरहेछौँ, तर त्यो लाडेपन अझै छुटेको छैन। त्यही लाडेपन तिम्रो मायामा पनि त प्रदर्शन गरिरहेछु म। आखिर हरेक मान्छेभित्र कतै न कतै त्यो बचपन अल्झिएर बसेकै त हुँदो रहेछ नि। अघि बढ्ने साहस मिल्ने बात दिनु तिमी मलाई, अघि बढ्ने साहस मिल्ने बात दिनु तिमी मलाई, लड्न लाग्दा सुनाउने हात दिनु तिमी मलाई, कहिले काहीँ मन दुख्ला आँसु खस्ला एकैछिनमा, त्यति बेला रुन सिङ्गो रात दिनु तिमी मलाई, अघि बढ्ने साहस मिल्ने बात दिनु तिमी मलाई, लड्न लाग्दा समाउने हात दिनु तिमी मलाई। जब लड़ना खोजू मोती सामु फुगदा हामी दुईको प्रेम दीप बलिरहोस् यसै गरी अनि जिन्दगीको यात्रा चलिरहोस् यसै गरी हामी दुईको प्रेम दीप बलिरहोस् यसै गरी अनि जिन्दगीको यात्रा चलिरहोस् यसै गरी एकान्तमा माया हुन्छ त्यही हामीलाई मिलाउन एउटा जवान दिन साँझमा ढलिरहोस् यसै गरी एउटा जवान दिन साँझमा ढलिरहोस् यसै गरी हप्ता दिनमा एक फेर घर घरमा आउँछ छुट्टी यसी न्यास्रो लाग्ने गहिरो माया लाउँछ सोमबार राति यसै बेला सुनाइदिनुहोस् कसैलाई ढुङ्गे मुटुहरूको नि मन बहकाउँछ आउनुहोस् प्रेम आकाशमा पुगौ माथि माथि सुनिलसँगै महावीर छु मन बहकाउने साथी तपाईले एक हप्ता भरि कुरेर बसेको एउटा रेडियो कार्यक्रम बहकिने मन कतै कसैको प्रेममा पर्नु भएको तपाईँ कतै अझै मनको कुरा मनमै राखेर बस्नु भएको तपाईँ अनि कतै चाहिँ प्रेमको यो यात्रामा निकै पाइलाहरू हिँडिसक्नु भएको तपाईँ सबै सबैलाई नमस्कार म महावीर विश्वकर्मा आँखैमा आइपुगेको निन्द्रालाई पनि यदि बेलासम्म ढेम्किन नदिएर तपाईँ कतै आगो तापेर बसिरहँदा कतै ओछ्यानमा घुस्त्रिएर बसिरहँदा म भने बाटाभरिको जाडो ओढेर तपाईँको मनको न्यानोपन पैँचो माग्न आइपुगेँ साथी सुनिल राजभारतसँगै कहिले गहिराई अनि कहिले समतलहरूका कुरा अनि कहिले आकाश र बादलहरूका कुरा कहिले गहिराई अनि कहिले समतलहरूका कुरा अनि कहिले आकाश र बादलहरूका कुरा यो प्रेम भन्ने चिजमा के छ हँ त्यस्तो भुलाइदिन्छ भट्टी र बोतलहरूका कुरा भुलाइदिन्छ भट्टी र बोतलहरूका कुरा नमस्कार सुस्वागतम आज फेरि पनि यो मन ओछ्याएर त्यो मनलाई स्वागत गर्न आइपुगेँ म महावीर विश्वकर्मा यो सिसाभन्दा वारिपट्टि छु म अनि सिसाभन्दा पारिपट्टि हुनुहुन्छ सुनिल राजभारत सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियो काठमाडौँबाट प्रसारण भइरहेको यो रेडियो कार्यक्रम बहकिने मन तपाईँ देशभरिका 90+ बढी रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ विभिन्न अनलाइनहरूबाट पनि सुनिरहनु भएको छ आज पहिलोपटक कतिले सुन्दै हुनुहुन्छ होला किनकि केही रेडियोहरूले आजैबाट बजाउन थाल्नु भएको छ यसै गरी कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सिआइएनबाट प्रसारण भइरहँदा रेडियो माडी चितवनको उत्पादन हो कार्यक्रम प्रेम विषयमा आधारित छ प्रेमको कुनै एउटा विषय लिएर आउने गर्छौँ त्यो विषयमा छलफल गर्छौँ त्यो विषयमा तपाईँका विचारहरू पनि बुझ्छौँ फोन खुल्ला गर्छौँ अनि साताको छ उत्कृष्ट मुक्तक पनि रहनेछ। आइतबार दिउँसो 12 बजेसम्म फेसबुक पेजमा हामीले राखेको स्ट्याटसमा आएका मुक्तकहरूमध्येबाट 6 मात्र लिएर आउनुपर्ने बाध्यता छ। यसलाई बढाउँ भन्ने तपाईँ धेरैको रुचि हो, तपाईँ धेरैको कुरा पनि हो, तर त्यसो गरिरहँदा जति यसको जति एउटा प्रतिस्पर्धा छ, जति यसको ओज छ, त्यसमा गिरावट आउन सक्छ कि भनेर हो। अनि फेरि कार्यक्रममा अरू अरू कुराहरूको लागि पनि समय छुट्याउनुहुनेछ। त्यसैले यो हप्ता पनि मैले आइतबार दिउँसो 12 बजीसम्म प्राप्त भएको 407 मुक्तकमध्येबाट 6 मुक्तक म लिएर आएको छु। 401 मुक्तकहरू लिएर आउन सकिनँ मैले। त्यसो हुँदाखेरि धेरैको मैले 401 साथीहरूको चित्त दुखाउँछु यसो गरिरहँदाखेरि, र पनि मलाई विश्वास छ तपाईँहरूले माया चाहिँ गर्नुहुनेछ। कार्यक्रम बहकिनेमा जब प्रेम सम्बन्धमा परिन्छ नि, त्यति बेला हरेक कुराहरू, हरेक अनुभवहरू हामी बेग्लै किसिमको अनुभव गरिरहेका हुन्छौँ। हिजो सामान्य लागेको त्यही कुरा जब प्रेम सम्बन्धमा परिन्छ, त्यसपछि हामीलाई अलिक फरक जस्तो लाग्न थाल्छ। जब प्रेम सम्बन्धमा परिन्छ तब जति बेला पनि लाग्ने कुरो भनेको हामी जसलाई प्रेम गर्छौँ त्यो व्यक्तिसँग जतिखेर पनि बसिरहौँ ऊबाट छुट्टिनु नपरोस्, उसकै वरिपरि बसिरहनु पाइयोस्, जतिखेर पनि उसलाई हेरिरहन पाइयोस्, उबाट एकैछिन पनि नछुट्यौँ भन्ने लाग्छ हामीलाई। त्यस्तो किन हुन्छ होला? आज यो विषयमा हामी कुरा गर्दैछौँ। 0152-60-671 यो नम्बर खुला गरेका छौँ। 0152-60-671 यो नम्बरको प्रयोग गरेर तपाईँ आउन सक्नुहुन्छ। प्रेम सम्बन्धमा परेको व्यक्तिले आफ्नो प्रेमी अथवा प्रेमिका सँगै जतिखेर पनि बसिरहँ, जतिखेर पनि उसैलाई भेटिरहँ, उसैलाई हेरिरहँ, ऊभन्दा बाहेक अर्को संसार छ, अर्को पनि छ संसार भन्नेमा त्यति ध्यान नदिएर किन सम्पूर्ण आफ्नो त्यो सोचाइ, आफ्नो भावना उसैप्रति केन्द्रित गरिरहन्छ होला? आज हामी यो विषयमा कुरा गर्छौँ। आउनु होला। साताको छ उत्कृष्ट मुक्तक पनि छ। मैले आज कार्यक्रम प्रसारण हुने रेडियोहरूको नाम पनि हानेर भाषण गर्नु छ। सबै सबै कुराहरू छन्। म सुरुवातमा मुक्तक नै अघि सार्छु तपाईँ आइरहँदा। 0152-60-671 यो नम्बर हो है। आउनुहोला, मुक्तक पनि लिएर आउनुहोला। मुक्तक लेख्नुहुने साथी आउनुहुनेछ र तपाईँले मुक्तक पनि भन्नुहुन्छ कार्यक्रममा। बहकिनी मनको फेसबुक पेज जुन तपाईँले फेसबुकमा BAHAKIANE बहकिनी अनि एक स्पेस दिएर MAN मन बहकिनी मन टाइप गर्नुभयो भने त्यहाँ आउनु त अरू पनि आउँछन् बहकिनी मन नामको पेजहरू, तर 77,000 बढी साथीहरूले लाइक गरिसक्नु भएको पेज चाहिँ कार्यक्रमको आधिकारिक पेज हो। यो पेजमा हामीले एउटा स्ट्याटस राख्छौँ कति गतिको कार्यक्रमको लागि मुक्त कहाँ पोस्ट गर्ने भनेर। त्यहाँ प्राप्त भएका मुक्तकहरूमध्येबाट मैले लिएर आएको छु र पहिलो नम्बरमा म वाचन गर्छु। अज्ञात अतीत बर्दघाट अहिले UAE दुबईमा हुनुहुन्छ। मलाई निकै मन परेको मुक्तक हो, यस्तै चोटिलो हुनुपर्छ मुक्तक। म यो मुक्तकलाई आधार बनाएर पनि आज तपाईँले पनि अझ बढी ध्यान दिनुहोस् लेखिरहने साथीहरूले भनेर पनि म यो मुक्तक वाचन गर्दैछु। एक नम्बरमा राखेको छु मैले। मलाई मात्र अभाव रहेछ होइन जुनमा पनि त्यो दाग रहेछ। मलाई मात्रै अभाव रहेछ होइन जुनमा पनि त दाग रहेछ। ताकत हनुमानको अन्दाज लगाऊ, ताकत हनुमानको अन्दाज लगाऊ। मलाई मात्रै अभाव रहेछ होइन जुनमा पनि त दाग रहेछ। ताकत हनुमानको अन्दाज लगाऊ, र पनि त रित्तै घरबार रहेछ, र पनि त रित्तै घरबार रहेछ। निकै मन पर्यो मलाई यो मुक्तक, निकै बेजोड पनि छ। मैले मुक्त कण्ठले प्रशंसा गरेँ यो मुक्तकको। यसमा प्रयोग भएका शब्दहरू याद गर्नुहोस् त। मलाई मात्रै अभाव रहेछ होइन जुनमा पनि त्यो दाग रहेछ। यो दुईवटा शब्द, यो दुईवटा पङ्क्तिले बोल्ने कुरो, व्यक्तिले आफूलाई मात्रै अभाव जस्तो महसुस गर्छ तर होइन, हामीले भन्ने त्यो जुनमा पनि दाग छ, उसमा पनि केही न केही त कमी छ। यसको बिम्ब कसरी प्रयोग भएको छ यहाँनिर कस्तो मजाले। अर्को तेस्रो पङ्क्तिमा ताकत हनुमानको अन्दाज लगाऊ। हनुमान जो पहाडै बोकेर आउँछ नि, त्यति बलियो व्यक्ति, उसको तागत त्यस्तो भएको पनि र पनि त्यो रित्तै घरबार रहेछ। कस्तो चोटिलोसँग प्रहार गर्नुभएको छ यहाँनिर अज्ञात अतीतले। बर्दघाटको हुनुहुन्छ, अहिले चाहिँ दुबईमा हुनुहुँदो रहेछ। निकै धन्यवाद तपाईँलाई यो उत्कृष्ट मुक्तको लागि। मैले वास्तवमै उत्कृष्ट भने तपाईँको यो मुक्तक चाहिँ। अर्को मुक्तक पनि म वाचन गर्छु। मायामा जब यस्तो खत भइदिन्छ, मन जल्छ, छाती पोल्छ, बदबद भइदिन्छ। मायामा जब यस्तो खत भइदिन्छ, मन जल्छ, छाती पोल्छ, भदभद भइदिन्छ। मनको मान्छे एकाएक टाढा भइदियो भने उसकै यादमा तडपिरहने लत भइदिन्छ, उसकै यादमा तडपिरहने लत भइदिन्छ। गोविन्द चापागाई कालिका कोट 7 ज्यामिरेका मित्रको यो मुक्तको। जब प्रेम सम्बन्धमा परिन्छ नि तब त्यति बेला बढी चाहिँ जो हामीलाई जसलाई हामी प्रेम गर्छौँ उसैसँग भइरहौँ भन्ने किन लाग्छ होला। यो विषयमा कुरा गर्न खोजिरहेका छौँ 01-5260-71 यो नम्बर खुला गरेका छौँ। हामी सधैँ यस्तो सोचाइमा हुन्छौँ, यस्तो खोजाइमा हुन्छौँ कि यो मन भन्ने आफ्नो त्यो चिजलाई चाहिँ सधैँ सुरक्षित स्थानमा लगेर राखौँ, त्यसलाई त्यो मन सधैँ सुरक्षित बनाएर राखौँ भन्ने त्यो भित्र यदाकता त्यो सुसुप्त रूपमा रहेको भए पनि त्यो किसिमको भान हुन्छ हामीभित्र। र प्रेम सम्बन्ध भनेको त्यस्तो एउटा सुरक्षित स्थानको जगेर्ना गर्ने उत्पादन गर्ने ठाउँ हो, त्यो सम्बन्ध हो, त्यसले त्यो मनलाई सुरक्षित स्थानमा लगेर राखिदिन्छ। अनि यो मनको कारोबार फेरि अलि अचम्मको छ, यो बेग्लै हुन्छ, यो हामीले सोचे जस्तो भन्दा जुन अनुभव नगरेर सोचे जस्तो भन्दा बिल्कुल फरक भइदिन्छ। त्यो मन जहाँ लगेर हामी राख्छौँ त्यसले एउटा अचम्मको सम्बन्ध स्थापित गर्छ, त्यसले एउटा बेग्लै खालको अनुभूति स्थापित गर्छ, जसले गर्दा पनि त्यही वरिपरि नै हामी घुमिरहौँ। त्यो मैले माया गरेको मान्छे सधैँ मेरो आँखा अगाडि भइरहोस्, सधैँ उसैसँग बसिरहँ भन्ने त्यस्तो किसिमको महसुस पनि हामीलाई भइरहेको हुन्छ। यो मायाको धेरै अनुभूतिहरूमध्येको एउटा निकै पहिलो अनुभूति र महत्त्वपूर्ण अनुभूति हो यो चाहिँ। फोन सम्पर्कमा कोही आउनु भएको छैन अहिले, 01-5260-71 यो नम्बर खुला गरेका छौँ, कोही आउनु भएको छैन, तपाईँ आउन सक्नुहुन्छ। म त्यतिन्जेल अरू मुक्तकहरू अगाडि सार्छु। त्योभन्दा पनि म रेडियोहरूको नाम नै लिइहाल्छु, यतिखेर मैले पछिल्लो समय मैले रेडियोहरूको नाम लिएको थिइनँ, त्यसैले म रेडियोहरूको नाम लिन्छु। काठमाडौँमा रेडियो बागमतीबाट कार्यक्रम प्रसारण हुन्छ, यसैगरी रेडियो हिमालय .com जुन अनलाइन रेडियो काठमाडौँमा नै रहेको छ, नुवाकोटमा रेडियो नुवाकोट, धादिङमा रेडियो बिहानी, रेडियो राजमार्ग र रेडियो कृषि, चितवनमा रेडियो माडी, रेडियो ध्रुवतारा, रेडियो अर्पण, मकवानपुरमा रेडियो मकवानपुर, रेडियो निकास, रेडियो पालुङ, रेडियो शक्ति, नवलपरासीमा रेडियो परासी, रेडियो सुनवल, रूपन्देहीमा रेडियो जागरण, रेडियो देवदह, रेडियो छिमेकी, सोलुखुम्बुमा शिखर एफएम र दुधकोशी एफएम, कैलालीमा रेडियो डौनाबेवरी, फुलबारी एफएम, टिका पुर एफएम, कोसेली एफएम र रेडियो सखी, प्युठानमा रेडियो मान्डवी र रेडियो प्युठान, बाँकेमा रेडियो कृष्णस्वार र रेडियो प्रतिबोध, यसैगरी रेडियो कोहलपुर, सर्लाहीमा रेडियो एकता, रेडियो मुक्तेश्वर, दाङमा रेडियो गणतन्त्र, रेडियो प्रकृति एफएम, रेडियो झरना एफएम, रेडियो नयाँ युग, रेडियो हाम्रो पहुँच, रेडियो हापुरे, रेडियो देवखुरी, धनगढीमा रेडियो सुदूर सन्देश, पाल्पामा रेडियो रामपुर, पश्चिमाञ्चल एफएम, रेडियो मुक्तिनाथ, कञ्चनपुरमा रेडियो महाकाली, रेडियो पश्चिम नेपाल, रेडियो नागरिक, रुकुममा रेडियो सानी भेरी र रेडियो उत्तरगङ्गा, रोल्पामा रेडियो रोल्पा र रेडियो सुन छहरी, डोटीमा रेडियो त्रिवेणी, अछाममा रेडियो रामारोशन र रेडियो अछाम, सुर्खेतमा रेडियो सुर्खेत एफएम, बुलबुले एफएम, जागरण एफएम, रेडियो भेरी, कपिल वस्तुमा रेडियो समानता, भैँस एफएम, रेडियो परिवर्तन, रेडियो मायादेवी, बर्दियामा रेडियो गुरुबाबा, रेडियो बबई र फुलबारी एफएम, सङ्खुवासभामा खादबारी एफएम, सल्यानमा रेडियो शारदा र रेडियो कपुरकोट, रामेछापमा हजुरको रेडियो, उदयपुरमा रेडियो उदयपुर र रेडियो त्रियुगा, महोत्तरीमा रेडियो सुनगाभा, रेडियो दर्पण, अर्घाखाँचीमा रेडियो अर्घाखाँची, रेडियो देउराली र रेडियो सूर्योदय, कास्कीमा रेडियो लेखनाथ र सुनौलो एफएम, गुल्मीमा रेडियो पुष्पाञ्जली र रेडियो स्काई, गोर्खामा रेडियो मनकामना, बैतडीमा रेडियो सौगात र रेडियो निङ्ला सैनी, डडेलधुरामा रेडियो अमरगढी, ओखलढुङ्गामा आफ्नो एफएम, सिन्धुलीमा रेडियो सिन्धुलीगढी र रेडियो सिद्धबाबा, धनगढीमा रेडियो सुदूर सन्देश, जाजरकोटमा रेडियो खलङ्गा, पर्सामा गढीमा एफएम, रौतहटमा रेडियो गुञ्जन, दार्चुलामा रेडियो दार्चुला, नयाँ नेपाल एफएम, मालिकार्जुन एफएम, पाँचथरमा रेडियो सुमहातलुङ, बागलुङमा रेडियो परिवर्तन, इलाममा रेडियो नेपालवाणी, स्याङ्जामा कालीगण्डकी एफएम, दैलेखमा रेडियो ज्वाला र पर्वतमा रेडियो शालिग्रामबाट तपाईँ कार्यक्रम सुनिरहनु भएको छ। कोही अघि नैदेखि फोन सम्पर्कमा हुनुहुन्छ, मैले धेरै बेर कुराएँ। हेलो हजुर, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? नाम एकपटक फेरि भनिदिनुहोस् न। ए रमेशजी, रमेशजीमा अलि धेरै बेर कुराएँ मैले, म तपाईँलाई अब चाहिँ बढी कुराउँदिनँ, प्रश्नतर्फ तपाईँलाई अगाडि बढाइहाल्छु। जब प्रेम सम्बन्धमा परिन्छ नि तब जति बेला पनि उहीसँग बसिरहँ उसकै वरिपरि रहिरहँ भन्ने त्यस्तो महसुस किन हुन्छ होला हामीलाई? मेरो विचारमा यस्तो लाग्छ कि जब आफूले मन पराएको मान्छे आफ्नो वरिपरि नै र आफ्नो आँखा वरिपरि नै रहिरहन र उसको मायामा पागल जस्तो भएको हुन्छ होला जस्तो लाग्छ। आफूले मन पराएको मान्छे एउटा अलि बेग्लै किसिमको अनुभूतिलाई तपाईँले पागल भन्ने त्यो संज्ञा दिनुभयो है, धेरैले भन्छन् नि त्यो प्रेममा पागल भएको भनेर। हुन्छ, तपाईँको मुक्तक सुरु गर्नुहोस् अब। सिउनुको छुट्टै मजा, उदासी जीवन पल जिउनुको छुट्टै मजा, उदासी जीवन पल जिउनुको छुट्टै मजा। हाँसो त केवल सपना नहो आँसु जीवन, हाँसो त केवल सपना हो आँसु जीवन, त्यहाँदेखि खुसी लिए जिउनुको छुट्टै मजा, त्यहाँदेखि खुसी लिए जिउनुको छुट्टै मजा, उदासी जीवन पल जिउनुको छुट्टै मजा, चिया चिया पर्या साथी सिउनुको छुट्टै मजा। हजुर एकदिन जब छिया छिया दिल हुन्छ भन्छन्, जब छिया छिया दिल हुन्छ भन्छन्, आँखामा आँसु त टिलपिल हुन्छ भन्छन्, जब छिया छिया दिल हुन्छ भन्छन्, आँखामा आँसु त टिलपिल हुन्छ भन्छन्, उदासी भएर धेरै बाँच्नु पनि त हुन्न, उदासी भएर धेरै बाँच्नु पनि त हुन्न, मनभित्र एउटा पुरानो खेल हुन्छ भन्छन्, मनभित्र एउटा पुरानो खेल हुन्छ भन्छन्। नमस्कार छुटिन्छौँ। जब प्रेम सम्बन्धमा परिन्छ त्यति बेला संसारको सबैभन्दा उत्कृष्ट मान्छे नै उही हो जस्तो लाग्छ हामीलाई, चाहे उसका केही अवगुणहरू हुन् उसका नराम्रा बानीहरू हुन्, तर हामीलाई संसारको सबैभन्दा उत्कृष्ट व्यक्ति नै उही हो भन्ने लाग्छ। त्यसैले पनि उसँग नजिक भइरहँ त्यो किसिमको महसुस हामी गरिरहेका हुन्छौँ। प्रेम एउटा एक हिसाबले यो स्वार्थपन पनि हो। मैले कतै पढेको थिएँ प्रेम सुरुमा एकतर्फी नै हुन्छ, पछि हो यसले दुईतर्फीको रूप ग्रहण गर्ने, या सुरुमा म प्रेम गर्छु भनेर एउटाले नै व्यक्त गर्छ, अर्कोले त हुन्छ या हुँदैन भनेर सहमति या असहमति जनाउने मात्रै हो भनेर यसरी सुरु हुन्छ अक्सर प्रेमहरू। र त्यो प्रेमले त्यो व्यक्तिका हरेक अवगुणहरूलाई यसरी ओझेलमा पार्छ कि त्यसका गुणहरू मात्रै हामीलाई उपयुक्त लाग्छ, गुणहरू मात्रै राम्रो लागिरहन्छ। त्यसो हुँदाखेरि जस्तै नराम्रो बानी केही थाहा हुँदैन पनि एक त, किनकि हामी आफू चाहिँ यो सबैभन्दा उपयुक्त मान्छे तिम्रो लागि मै हुँ भनेर त्यो देखाउने प्रयत्नमा हुन्छौँ, अनि त्यो नराम्रो बानीहरू सबै पछाडि धकेलेर त्यो थाहा नपाउने जस्तो गरेर राम्रो बानीहरू मात्रै देखाउँछौँ। त्यसो भइरहँदाखेरि पनि त्यो व्यक्ति नै संसारको उत्कृष्ट जस्तो लाग्छ हामीलाई। आखिर त्यो नत्र हामीले तुलनात्मक रूपमा हेर्ने हो भने विवाहपछि एउटा प्रेम सम्बन्ध मात्रै रहँदा र विवाहपछिको सम्बन्धमा त्यो माया भन्ने कुरा अलिक त्यो त्यसलाई मैले कम भन्न खोजेको होइन, तर विवाह गरेपछि मान्छे बढी व्यवहारिक हुन्छ, त्यहाँनिर उसको राम्रो बानी मात्र थाहा हुँदैन नराम्रो बानी पनि धेरै थाहा हुन थाल्छ, सँगै बसिसकेपछि एउटै बिछ्याउन परे गरेपछि धेरै कुराहरू उसका नराम्रा पनि थाहा हुन थालेपछि हिजोको जति नै आसक्ति तब चाहिँ हुँदैन त्यसमा। हिजो जसरी एकचोटि भेट्नको लागि घरबाट बुवा आमालाई ढाँटेर मन्दिर जाने बहानामा, साथीसँग नोट लिन जाने बहानामा, त्यो कपी लिन जाने बहानामा हिँड्ने थियो मान्छे, पछि विवाह गरिसकेपछि सधैँ सँगै बसिरहँ भन्ने चाहिँ सोच्दैन, किनकि त्यहाँनिर त्यो बानीले अर्को एउटा नराम्रो बानी पनि थाहा पाउने अवस्था सिर्जना भइसकेको हुन्छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो, हजुर दाइ नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर मेरो घर चाहिँ गोर्खा मनकामना आर माथि लग्या छ, हाल मलेसियाबाट कमल थापा बोल्दैछु। ए मलेसिया कुन ठाउँमा हुनुहुन्छ? मलेसियाको जोरबारु। कति भयो तपाईँ जानुभएको? लगभग 8 महिना जति भयो दाइ। ए अनि कहिले फर्किनुहुन्छ अब? सायद 3-4 महिना पछाडि फर्किन्छु होला जस्तो सम्भावना छ। मलाई एकजना साथीले बहकिनी मनकै फेसबुकमा एउटा सन्देश पठाउनु भएको थियो, मैले त्यो मैले पढेको थिएँ कि मलेसियामा सुरक्षित छैन है दाइ भनेर, धेरैले त्यो अस्ति मात्रै बजारबाट फर्केर आउँदै गरेको नेपाली केटा र केटीमा, केटालाई चाहिँ त्यहीँको स्थानीयहरूले कुटे, अब केटीमाथि अभद्र किसिमको व्यवहार गरे, तैपनि हामीले केही भन्न सकेनौँ, हामीले हेरेर मात्र बस्यौँ, यस्तो छ स्थिति भन्दै थिए, के हो थोरैमा भनिदिनुहुन्छ? दादा तपाईँको भोल्युम अलिक सानो आएन सर। ए मैले थोरैमा जोड्न खोजेको चाहिँ जति नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ मलेसियामा, सुरक्षाको दृष्टिकोणले कतिको अवस्था समस्या छ तपाईँहरूलाई भन्न खोजेको? समस्याहरू त खै धेरै नै त्यस्तो समस्याहरू त भइराखेकै हुन्छ, तर हाम्रो यता चाहिँ त्यति त्यस्तो चाहिँ छैन। ए कुनै ठाउँहरूमा त्यस्तो महसुस गर्नुभएको साथीले मलाई त्यो सन्देश पठाउनु भएको होला। हुन्छ, यो विषयमा अझ कुरा गरियो भने धेरै समय जान सक्छ। हामी कार्यक्रमतर्फ नै फर्क्यौँ। जब प्रेम सम्बन्धमा परिन्छ नि तब जति बेला पनि उसैकै वरिपरि बसिरहँ होइन, उसको आँखाबाट ओझेल नहुँ, ऊ पनि मेरै आँखा अघि बसिदिएरै बसिरहे हुन्थ्यो भन्ने किन लाग्छ होला? किनकि मान्छेलाई साथको त्यो साथ तपाईँले भनिरहँदा त्यो साथ त मान्छेले परिवारबाट पनि पाउँछ नि, भए पनि परिवारबाट पाउने माया र प्रेमी अथवा प्रेमिकाबाट पाउने माया त्यो साथमा के हुन्छ भिन्नता? त्यसमा सम्पूर्णतया त्यसमा मान्छेको बाँच्नको लागि सायद त्यतै आधार हुने भएकोले होला। अनि यो सृष्टिको एउटा नियम पनि के भने माथिबाट माया चाहिँ तलतिर सर्दै जाँदो रहेछ कि, होइन? बुवा आमाले हामी सानो हुँदा भन्नुहुन्थ्यो कि बुवा आमाले हामीलाई माया गर्नुभयो, हामी हाम्रो छोराछोरीहरूलाई माया गर्छौँ, यो चाहिँ तल तल जाँदो रहेछ खोला बगे जस्तो कि। हजुर हुन्छ, तपाईँको मुक्तक सुरु गर्नुहोस् अब। हुन्छ, हस्तै म सुरु गरेँ है त। हुन्छ। मनभरि अनेकौ इच्छा दिएर दुई शब्द मायाको भिक्षा दिएर टाढियो मबाट जीवनभरिलाई, टाढियो मबाट जीवनभरिलाई। मनभरि अनेकौ इच्छा दिएर दुई शब्द मायाको भिक्षा दिएर टाढियो मबाट जीवनभरिलाई। हर वखत रोइ हिँड्ने शिक्षा दिएर मनभरि अनेकौ इच्छा दिएर दुई शब्द मायाको भिक्षा दिएर। हजुर दाइ, धन्यवाद। मनमा अनेक रहर हुनसक्छ, मनमा अनेक रहर हुनसक्छ, मायाको बसाउने सहर हुनसक्छ। मनमा अनेक रहर हुनसक्छ, माया बसाउने त्यो सहर हुनसक्छ। मायाको भिक्षा पनि माग्छन् माग्नेहरू, मायाको भिक्षा पनि माग्छन् माग्नेहरू। कालान्तरमा त्यही माया जहर हुनसक्छ, कालान्तरमा त्यही माया जहर हुनसक्छ। नमस्कार, छुट्टियौँ। हुन्छ, नमस्ते। मलेसियाबाट आउनुभएको थियो, जानुभयो। जब प्रेम सम्बन्धमा परिन्छ नि, तब जति बेला पनि उसैसँग बसिरहँ, जतिखेर पनि उसैलाई हेरिरहँ भन्ने किन लाग्छ। मैले उहाँसँग भर्खर आउने मित्रसँग कुरा गरिरहँदा यो माया भन्ने चाहिँ तल तल जान्छ भनेको थिएँ, तर यहाँनिर अर्को अर्थ चाहिँ नलागोस् भनेर मैले अर्को कुरा पनि जोड्न खोजिरहेँ। त्यसो भन्नुको अर्थ कि आमा बुवाले छोराछोरीलाई माया गर्ने, छोराछोरीले आफ्नो छोराछोरीलाई, आफ्नो श्रीमतीलाई, त्यस्तो मात्रै हुन्छ भन्न पनि खोजेको होइन। त्यो माया छोराछोरीको बुवा आमाप्रति पनि हुन्छ, तर यो संसारको सृष्टि नै चाहिँ एउटा यो संरचना चाहिँ कस्तो हुँदो रहेछ भने त्यो भिन्दै किसिमको प्रेम पाउँदो रहेछ प्रेमी अथवा प्रेमिका, श्रीमान अथवा श्रीमतीबाट। जसरी बुवा आमाबाट जुन किसिमको माया पायो, त्योभन्दा अलि अर्कै खाले किसिमको, अर्कै किसिमको हुँदो रहेछ त्यो माया चाहिँ, जसले गर्दा त्यसको फरकपन चाहिँ अवश्य नै हुँदो रहेछ है। त्यसले जिन्दगीमा अर्कै दखल दिँदो रहेछ। मैले त्यसो भन्न खोजेको, मैले कति बुझाउन सकेँ सकिनँ, तर तपाईँले बुझ्नुहुन्छ यो कुरा भन्ने चाहिँ मलाई थाहा छ। लुकाइन्छ या लुक्छ घाउ थाहा भएन, दुखाइन्छ या दुख्छ घाउ थाहा भएन। लुकाइन्छ या लुक्छ घाउ थाहा भएन, दुखाइन्छ या दुख्छ घाउ थाहा भएन। जब तिमी नजिकिन खोज्छौ मसँग, अनि खै कहाँ पुग्छ घाउ थाहा भएन, अनि खै कहाँ पुग्छ घाउ थाहा भएन। रोशन श्रेष्ठको हो यो मुक्तक। यस्तै हुन्छ, जब कोही मान्छे नजिकिन खोज्छ नि, त्यो घाउ कहाँ पुग्छ, कहाँ हराउँछ भन्ने थाहा हुँदैन। कार्यक्रम बहकिने मन सुनिरहनु भएको छ तपाईँ, म छु महावीर विश्वकर्मा, शिशुपारी सुनिल राज भारत हुनुहुन्छ, वारिपट्टि म छु। एउटा अर्को मुक्तक वाचन गर्छु र फोनमा आउनुहुने मित्रसँग म कुरा गर्छु। रबिना अधिकारी हेटौँडा 11 नवलपुरका मित्रको मुक्तक हो यो। फाटेको मन अब चिउन मिल्ने बनाउनु छ, विष पनि अमृत बनाई पिउन मिल्ने बनाउनु छ। फाटेको मन अब सिउन मिल्ने बनाउनु छ, विष पनि अमृत बनाई पिउन मिल्ने बनाउनु छ। हो, आजकल म एउटा विशेष यन्त्रको खोजीमा छु, मुटु बिना नै अब मान्छे जिउन मिल्ने बनाउनु छ, मुटु बिना नै अब मान्छे जिउन मिल्ने बनाउनु छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो, हेलो दादा, नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सल्यानबाट सरिता चलाउने। सरिता बहिनी, सल्यान कुन ठाउँ तपाईँको? हजुर, सल्यान बासकादा। ए, बासकादा भन्नुभयो? हजुर। ल, अब तपाईँलाई पनि मैले प्रश्न सोधेँ, जब प्रेम सम्बन्धमा परिन्छ नि, केही कारणवश काटियो होला तपाईँको फोन। जब प्रेम सम्बन्धमा परिन्छ नि, तब जति बेला पनि उसैसँग बसिरहँ, जतिखेर पनि उसैलाई हेरिरहँ, ऊबाट एकैछिन पनि नछुट्यौँ भन्ने चाहिँ किन लागिरहन्छ होला? यो भनिरहँदाखेरि 01-5260-671 नम्बर पनि म तपाईँलाई भन्छु है, यो नम्बर प्रयोग गरेर आउनु होला। अब एकजना जति साथीसँग कुराकानी गर्न भ्याउँछौँ कि जस्तो लागिरहेछ। प्रेम भनेको यस्तो चिज हो जहाँ स्वार्थ पनि मिसिएको हुन्छ, जहाँ शङ्का पनि हुन्छ, उपशङ्का पनि हुन्छ, जहाँ लोभ पनि हुन्छ, जहाँ क्रोध पनि हुन्छ। यो मानवीय जति पनि संवेदनाहरू छन् सबै कुरा मिसिएको हुन्छ त्यहाँ। त्यो एक किसिमले शङ्का उपशङ्का या त्यो त्रास लोभ होइन, आफूले त्यति धेरै प्रेम गरेको व्यक्ति अरू कसैप्रति आकर्षित नहोस् या त्यस्तो शङ्का पनि मनमा उत्पन्न हुन्छ। हामी धेरै प्रेम गर्ने प्रेमकर्ताहरूलाई देख्छौँ, उनीहरू बीच अहिले पछिल्लो समयको कुरा गर्ने हो भने भर्खर भेट भएर छुटिसकेपछि एकैछिनमा फोन गर्दा कहाँ हो, के गरिरहेको, छेउमा को को छ, होइन यस्तै, अर्थात् अब जस्तै को प्रेमी अथवा प्रेमिका कति अलि टाढा जाँदैछ, आफन्तको बिहेमा गएको होला, आफन्तको पूजामा गएको होला, यस्तो समारोहहरूमा जाँदाखेरि झन् जहाँ धेरै मान्छेहरूको जमघट हुने ठाउँ हुन्छ नि, त्यति बेला त्यो फोनमा कुरा गर्ने प्रेमी प्रेमिकाको बिचमा जो गएको छ र जो चाहिँ फोन गरिरहेको छ नि उसलाई, अनि त्यहाँ हुन्छ कुरा को को छ छेउमा, होइन को कोसँग भेटघाट गर्ने होइन, धेरैसँग बोल्ने होइन, कसैलाई फोन नम्बर दिने होइन, अझ अहिले पछिल्लो समय त फेसबुकमा त्यो ऊ पनि आफ्नो आइडी पनि कसैलाई भन्ने होइन, यस्ता यस्ता कुराहरू हुन्छन्। यो भनेको आफूसँग भइरहेको त्यो महत्त्वपूर्ण चिज आफूबाट कतै कसैले खोसेर लाला या आफूबाट अलि टाढा भागला कि भन्ने त्यो त्रास पनि हो, त्यो त्रासले पनि काम गर्छ र त सधैँ वरिपरि भइरहँ जस्तो लाग्छ, सधैँ आफ्नै वरिपरि राखिरहँ जस्तो लाग्छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो, हेलो, हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्नु हुँदैछ? म सल्यान कोटमौलादेखि भरत कुमार दाजी सर। भरतजी सल्यानबाटै आउनु भएछ। जब प्रेम सम्बन्धमा परिन्छ नि, तब आफूले प्रेम गरेको व्यक्ति आफ्नै अघि भइदिरहोस्, आफू पनि उसकै वरपर भइरहँ भन्ने किन लाग्छ? मलाई त यस्तो लाग्छ सर, किन भनेपछि प्रेम गरेको मान्छेलाई चाहिँ आत्मैदेखि आफूले चाहेको हुन्छ, त्यसैले चाहिँ आफ्नो आत्मा चाहिँ आफूसँग नभएपछि अलिकति बाँच्न गाह्रो हुने भएको कारणले चाहिँ यस्तो हो कि जस्तो लाग्छ सर। मैले तपाईँसँग धेरै कुरा गर्न भ्याइनँ, मुक्तक सुरु गर्नुहोस् ल, मैले सायद जवाफ दिन भ्याउँदिनँ समयले मलाई, अब त बाहिर निस्कि भन्ने बेला भइसक्यो, सुरु गर्नुहोस् मुक्तक। भन्थ्यो पहिले पुगिहाल्छ मन पाएपछि, भन्थ्यो पहिले पुगिहाल्छ मन पाएपछि, पाखुरा बजाई खान सक्ने तन पाएपछि, खै के भो थाहा पाउन सकिएन आजकल। भन्थ्यो पहिले पुगिहाल्छ मन पाएपछि, पाखुरा बजाई खान सक्ने तन पाएपछि, खै के भो थाहा पाउन सकिएन आजकल। तिम्रो मन बदलिएछ धन पाएपछि, तिम्रो मन बदलिएछ धन पाएपछि। हस् धन्यवाद, नमस्कार। कार्यक्रमको अन्तमा छौँ, दुईवटा मुक्तक अझै मैले वाचन गर्न बाँकी नै छ, 407 मैले 6 मात्र लिएर आएको छु, त्यसैले पनि निकै महत्त्वपूर्ण मुक्तकहरू छन्। अङ्कर चौधरी पथरैया 4 जबलपुर कैलालीका मित्रको यो मुक्तक। यो दुनियाँमा चोखो प्यार हुँदैन, हुन्छ त चोखो भन्ने आधार हुँदैन। यो दुनियाँमा चोखो प्यार हुँदैन, हुन्छ त चोखो भन्ने आधार हुँदैन। खै कसरी हो मान्छे दिल तोडेर जान्छन्, जबकि थाहै छ दिल टुटेको उपचार हुँदैन, जबकि थाहै छ दिल टुटेको उपचार हुँदैन। अब अन्तिम मुक्तक छ तपाईँको खोलदुरी विक्रम पाण्डे समानता अर्घाखाँचीका मित्रको मुक्तक हो यो। छैन बरै आटो पिठो, माना छैन छोरा, ओत लाग्ने तेरो घरको छानो छैन छोरा। छैन बरै आटो पिठो, मानु छैन छोरा, ओत लाग्ने तेरो घरको छानो छैन छोरा। ए बाबु म के गरौँ, त प्रदेश लागेदेखि तेरी आमाको आँखा यता यता ओभानो छैन छोरा, तेरी आमाको आँखा यता भानु छैन छोरा। कार्यक्रमको अन्तमा छौँ, बहकिनी मनबाट छुट्टिनुपर्छ बसै, यति जेल कार्यक्रम सुनेर बस्नुहुने तपाईँ सबैलाई धन्यवाद, सबै रेडियोका प्राविधिक साथीहरू प्रति आभार। यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याउनु हुने मित्र सुनिल राज भारतप्रति कृतज्ञता व्यक्त गर्दै म महावीर विश्वकर्मा पनि आजको विषयमा आफ्नो विचार राख्दै अर्को सातासम्मको लागि चाहिँ ओझेल पर्छु। विषय जब प्रेम सम्बन्धमा परिन्छ नि, तब जति बेला पनि उसैसँग बसिरहँ, उसकै वरिपरि रहिरहँ भन्ने किन लाग्छ भन्ने विषयमा म मेरो जवाफ राख्दै छुट्टिन्छु। जब उसलाई माया दिने दानी हुन्छ त्यही मान्छे, अनि आफ्नो दुई आँखाको नानी हुन्छ त्यही मान्छे। जब उसलाई माया दिने दानी हुन्छ त्यही मान्छे, अनि आफ्नो दुई आँखाको नानी हुन्छ त्यही मान्छे। प्रेम भन्ने चिजै यस्तो, अरूको त वास्तै हुन्न, सधैँ नजिक बसौँ भन्ने बानी हुन्छ त्यही मान्छे, सधैँ नजिक बसौँ भन्ने बानी हुन्छ त्यही मान्छे। हवस् जान्छु, अर्को हप्ता आउँछु, नमस्कार। मेरो बाचना